Book 2 54 54 التسوق خريدي أريد أن أشتري هدية ملا إيك بھیٹ وستو خريدي کرائچي آهي मला एक भेट वस्तू खरेदी करायची आहे. ولكن ان لا تكون غاليه كثيرا. पण जास्त महाग नाही. ربما شنطه يد. कदाचित एक हँडबॅग. اي لون تحب؟ आपल्याला कोणता रंग पाहिजे? आपल्याला कोणता रंग पाहिजे? अस्वद, बुन्नी अव अबयद. काळा, तपकिरी की पांढरा? काळा, तपकिरी की पांढरा? कबीरा अव सगीरा? लहान की मोठा? लहान की मोठा? अतस्मह ली अन अरा हाधे? मी ही वस्तू जरा पाहू का? هل هذه من جلد طبيعي؟ ही चामड्याची आहे का? او هل هي من جلد صناعي؟ की प्लास्टिकची? من جلد طبيعي طبعا. अर्थात चामड्याची. هذه نوعية ممتازة. हा खूप चांगल्या प्रतीचा आहे. والشنطة اليدوية سعرها فعلا مناسب جدا. आणि बॅग खरच खूप किफायतशीर आहे. هذه تعجبني. ही मला आवडली. سأخذها. ही मी खरेदी करतो. هل يمكن ان استبدلها اذا لازم؟ गरज लागल्यास मी ही बदलून घेऊ शकतो का? بالتأكيد. ضرور. نغلفها كهدية. आम्ही ही भेटवस्तूसारखी बांधून देऊ. هناك الصندوق الدفع. कोषपाल तिथे आहे. कोषपाल तिथे आहे.